Euzubillahimineşşeytanirracim. Bismillahirrahmanirrahim. Hamdan li fatil li kulli salatin ala khatimur rusul. Hikmet ve sıhhat program mein aapka mezban Hakim Sayyid Abdul Basit hazir-i khidmat hai. Aaj program ki sabse badi tabdili ye hai ki hum aapke paas samne 1 ghanta late aaye hain. Aaj se inshaallah taala program 12 baje se 1 baje tak आपके सामने पेश किया जाएगा और ये हम आपको रिपीट जो होगा वो उसी वक्त पे मेरा ख्याल है हुआ करेगा लेकिन आज से प्रोग्राम 12 से 1 बजे तक आप लोग नोट कर लीजिए और इसमें किसी किस्म की कोई परेशानी की बात नहीं कई कॉल्स आईं लेकिन प्रोग्राम सिर्फ 1 घंटा लेट किया गया है कुछ वजहों की वजह से नाज़रीन इकरामी आज का हमारे प्रोग्राम का टॉपिक यखनी है पुराने जमाने में बड़ी बूढ़ियां या पुराने जमाने के जो हकीम होते थे और जो मुअल्लिज होते थे वो सिर्फ हर किस्म की कमजोरी हर किस्म की नकाहत के लिए यखनी का जो है वो तसव्वुर रखते थे और सिर्फ यखनी ही के बारे में बताया करते थे कि यखनी के इस्तेमाल से आपके तमाम मामलात बेहतर हो जाते हैं क्योंकि मौसम की तब्दीली भी है और अब गले में खशूनत भी है सीने में अमूमन बलगम जम जाता है बच्चों के मामलात जो है बहुत ख़राब हो जाते हैं तो हमने आज के प्रोग्राम को दो हिस्सों में तकसीम किया है हम आज के प्रोग्राम को जो लेकर चलेंगे वो देसी मुर्गी की यखनी के बारे में आपको फ़वाद बताएंगे और उसके इस्तेमाल बताएंगे और कल के प्रोग्राम में हम इस वक्त दुनिया में मशहूर जो यखनी कहलाती है वो हड्डी और गुड्डी जिसे उर्दू में हड्डी और गुड्डी कहते हैं उसके बारे में आपको बताएंगे कि आपके क्वाटेज से लेके आपके घुटनों के दर्द कमर के दर्द सर्वाइकल आपके L5 L7 में गैप इन तमाम हड्डियों के गैप के लिए आपको कल के प्रोग्राम में ऐसी यखनी बताई जाएगी जो आपके तमाम अमराज का खात्मा करेगी आज हम देसी मुर्गी के बारे में बताएंगे कि देसी मुर्गी सबसे पहले तो मैं बाज़ार जाता हूं तो मैं देखता हूं कि बे इंतहा देसी मुर्गी मिलने लगी है लेकिन वो भी फार्मिंग की जा रही है उसको वो आज़ाद तरीके से जो मुर्गी आप घर पे पालें या दालान में या सहन में पालें वो देसी मुर्गी ज़रा सा मुश्किल होती है तो उसका ये तरीका मुझे बताया एक साहब ने उन्होंने कहा कि जो ऊपर उसका मुंह होता है ऊपर जो कलगी होती है इस जगह पे अगर वो देसी मुर्गी के ये कलगी जो है वो ज़्यादा हो और वो टर्न होने लगे इतनी ज़्यादा हो कि वो अपनी जगह पर ना ठहरे तो इसके माने वो फार्मी है यानी कि फॉर्म में पकी हुई है बनी हुई है यानी कि उसको असल देसी नहीं है लेकिन अगर उसकी कलगी जो है अपनी जगह पर टिकी रहे और छोटी हो और वो उसके सर के ऊपर जो है वो गिरे नहीं तो वो मुर्गी जो है असल मुर्गी होती है जो गांव में घरों में गोठों में सिंध के कई इलाकों में ये पंजाब के कई इलाकों के अंदर मुर्गी तो इसकी असल पहचान मैंने आपको बता दी कि उसकी कलगी जो है वो गिरेगी नहीं उसकी कलगी खड़ी रहेगी और छोटी होगी तो इसके माने वो देसी मुर्गी है इसी तरीके से सबसे पहली चीज़ ये है कि चूँकि मतलब हम गो के इस बहस पे नहीं पढ़ेंगे लेकिन ये कि मुर्गी के नाम से तसव्वुर जो जाता है वो ब्रॉयलर मुर्गी की तरफ जाता है तो ये एक गलतफहमी दूर कर लीजिए कि मैं जो आज फ़ायदे बताऊंगा वो सिर्फ देसी मुर्गी के बताऊंगा ब्रॉयलर के मैं नुकसानात या उसके ऊपर मैं बहस नहीं करूंगा ना उसके बारे में बताऊंगा लेकिन मुर्गी जो होती है वो बुनियादी तौर पे देसी मुर्गी होती है जो सेहत के लिए भी अच्छी है सेहत के बढ़ोतरी के लिए भी बहुत अच्छी है और बच्चों के लिए भी बहुत उम्दा चीज़ है इसी तरीके से जो यखनी बनाई जाती है उसके लिए सबसे पहली जो हिकमत के तौर पे जो बात है वो ये है कि यखनी को कम से कम 2 घंटे तक के अगर देसी मुर्गी है तो 2 घंटे तक के रखिए और अगर हड्डी गुड्डी या बकरे की गोश्त की हड्डियों का जो यखनी है उसको कम से कम 3 से 4 घंटे तक के जो हल्की आंच में रखा जाएगा तो उसके अंदर जो कैलेजन जो उसके अंदर के जो असरात होते हैं हड्डियों के वो निकल के बाहर आते हैं इसी तरीके से देसी मुर्गी को कुकर में उसका सूप बनाना नहीं बल्कि उसको हल्की आँच पर 2 घंटे तक रखिए और इसमें जो चीज़ें हैं कि क्या डलेंगी वो भी आपको بتاؤں گا, لیکن اس کا سب سے بڑا فائدہ ہے کہ یہ سردی سے روکتی ہے, گلے کی خشونت کو کم کرتی ہے, کھانسی نزلہ زکام کو بہتر کرتی ہے, اور اسی طریقے سے وہ لوگ جو کہ مسلسل کھانستے رہتے ہیں اور ان کی کھانسی ختم نہیں ہوتی, اس کھانسی کو ختم کرتی ہے, ٹی بی کے امراض کے لیے یہ بہترین ہے. اسی طریقے سے وہ لوگ جو استما کے شکار ہیں, جن کو سانس کی شکایت ہوتی ہے, وہ دیسی مرغی کے پائے جو ہوتے ہیں, جو پنجے ہوتے ہیں, ان کا اگر سوپ پیے یا پھر انسی کے اندر پنجوں کو بھی شامل کر لیا جائے تو وہ تیر بہدف اس کا اثر رکھتے ہیں اور دمے کے دورے کو روکتے ہیں, اس کا طریقہ کار بھی آپ کو بتاؤں گا. اور اسی طریقے سے وہ بچے جو 4.5 ماہ سے بڑے ہو جاتے ہیں, ان کو 4 ٹیبل اسپون مرغی کی یخنی جو ہے, دیسی مرغی کی یخنی جو ہے دی جا سکتی ہے, اور اسے جیسے جیسے بچہ بڑا ہوتا ہے اس کو فیڈر میں آپ اس کو دے سکتے ہیں. اس میں جو اجزاء آپ ڈال سکتے ہیں جو آج کل کے موسم کے لحاظ سے, وہ آپ نوٹ کر لیجئے, جو میں نے حکیمی جسے کہنا چاہیے کہ دیسی اور آرگینک مرغی جسے ہم دیسی مرغی کہتے ہیں, اس کے لیے بہت عمدہ چیز ہے. اس میں اگر آپ تقریباً آدھا کلو بلکہ آپ 1 پاؤ گوشت لیجئے, دیسی مرغی کے چوزے بھی مل جاتے ہیں بازار میں, دستیاب ہوتے ہیں, چھوٹی مرغیاں بھی مل جاتی ہیں, تو اسے آپ لے لیں اور اسے سنبھال کے رکھیں گوشت کو. اور اس میں جو چیزیں آپ کو ڈالنی ہے اس میں آپ نے سب سے پہلی چیز ہے لونگ, 3 عدد ہے, دال چینی کا تقریباً 2 گرام یعنی کہ اتنا بڑا ٹکڑا آپ کو لینا ہے, بڑی الائچی اس میں آپ کو توڑ کے ڈالنی ہے 2 عدد ڈالنی ہے, اور تازہ ہرا دھنیا جو ہے وہ آدھی گڈی ڈالنی ہے. اگر تازہ ہرا دھنیا دستیاب نہیں ہے تو 1 ٹیبل اسپون دھنیا ثابت جو ہے اس میں ڈال سکتے ہیں, ہلدی 1 ٹی اسپون اس میں ڈالنی ہے, ادرک کے بھی بڑے فائدے ہیں, ادرک کا 2 انچ کا ٹکڑا اس میں ڈلے گا, اور لہسن کے 11 جوے ڈلیں گے, دیسی لہسن کے 11 جوے اس میں ڈلیں گے. اسی طریقے سے اس میں جو ہے حسب ذائقہ نمک آپ ڈالیں گے, اور ظاہر بات ہے کہ اس میں خوشبو کے لیے صرف 2 عدد چھوٹی الائچی, ہری الائچی جو ہے ڈال دیں گے. اور اس میں آپ نے 1 پاؤ گوشت اور 2 لیٹر پانی ڈال کے آپ تقریباً اس کو 2 گھنٹے تک ہلکی آنچ میں رکھ کے, اس کو کوکر میں مت بنائیے. یہ آپ کی یخنی جو ہے اس کے فوائد جو ہیں, جو میں نے شروع میں بھی آپ سے عرض کیا کہ یہ سب سے پہلی بات تو یہ کہ آپ کو طاقت دیتی ہے, بیماری میں بیماری کے بعد کی جو کمزوری ہوتی ہے اس کو دور کرتی ہے, جہاں نظام ہاضمہ جو کمزور ہوتا ہے اس کو بوسٹ کرتی ہے, اور نظام ہاضمہ کو بہتر کر کے آپ کی چھوٹی آنت اور آپ کی بڑی آنت کے جو رولز ہوتے ہیں, اس کے جو بھی معاملات ہوتے ہیں اس کو بہتر کرتی ہے اور قبض کو ختم کرتی ہے. چونکہ یہ ہلکی غذا ہے, اس سے جسم میں ہلکا پن محسوس ہوتا ہے, اور پوری جزیات جو چیزیں آپ کو وٹامن یا کیلشیم یا پروٹین جو درکار ہوتا ہے وہ آپ کو مہیا کرتی ہے. اور وہ لوگ جو وزن کم کرنے کے خواہش ہیں وہ بھی دیسی مرغی کا سوپ جو ہے اپنے استعمال کر سکتے ہیں, اور عموماً اس کو جو ہے دن میں 3 مرتبہ جو ہے وہ لے سکتے ہیں. جو غذاؤں کے اندر اس میں آپ دیکھیں کہ کہیں بھی گھی اور تیل شامل نہیں ہے, یہ بہترین یخنی ہو گئی. اور وہ بچے جو کہ بہت کمزور ہیں, وہ بچے جو بہت لاغر ہیں, وہ بوڑھے افراد جو کہ بہت کمزور ہیں, جو کہ ملٹی وٹامنس کھا رہے ہیں, ان کے لیے یہ شفا کا پیغام ہے. یہ اپنے گھر پہ خود بنائیے, اور اگر صبح آپ اس کو تیار کر لیتے ہیں تو اس میں یہ ہے کہ پورا دن اس کو آپ رکھیے فریج میں, اور اس کو گرم کر کے نیم گرم کر کے پیجئے, تو یہ آپ کے لیے بہت فائدہ مند ہوتی ہے. میرے جو یخنی کا جو میں نے آپ کو ریسیپی بتائی, اس کے اندر پیاز شامل نہیں ہے, اگر آپ چاہیں تو اس میں چھوٹی سی 1 پیاز بھی شامل کر سکتے ہیں, تو اس سے بھی یہ ہوتا ہے کہ فاسفورس کی اگر جسم کے اندر کمی ہو تو عموماً پالک کے پتا اس میں لوگ ڈال دیتے ہیں, پیاز ڈال دیتے ہیں, تو وہ کوئی حرج نہیں ہے. جن کو آئرن کی کمی ہے, جن کو خون کی کمی ہے, جو اینیمیا کے پیشنٹ ہیں, ان کے لیے سیب بہت عمدہ چیز ہے کہ اس یخنی کے اندر سیب ڈال دیا جائے, تو یہ آپ کی آرگینک جو ہے وہ یخنی بن جائے گی. اور اسی طریقے سے ہم کل آپ کو بتائیں گے کہ ہڈی گڈی کا سوپ کیا ہے, اس کے جسم کے لیے کیا فوائد ہیں, اور ہڈیوں کے تمام امراض, درد کے لیے, آرتھائٹس کے لیے, اور قدنسہ کے لیے یہ بہترین یخنی ہوگی جو کل انشاءاللہ آپ کے سامنے پیش کی جائے گی. ناظرین گرامی, یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط, پروگرام حکمت اور صحت میں حاضر خدمت ہے. اس سیگمنٹ میں ہم آپ کے کالز کو لیتے ہیں. آپ سے بس درخواست کرتے ہیں کہ جب ہم سے بات کریں تو آواز کو جو ہے وہ بند کر دیں ٹیلی ویژن کی. ہمارے پاس کالر موجود ہیں, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام ڈاکٹر صاحب, کیا حال ہے؟ الحمدللہ. کون صاحبہ کہاں سے؟ میں سیالکوٹ سے سمینہ بات کر رہی ہوں. پہلی بات تو یہ کہ سمینہ صاحبہ, میں حکیم ہوں, ڈاکٹر نہیں ہوں, آپ مجھے حکیم کہہ کے بلائیے تو آپ کی بڑی مہربانی. سمینہ صاحبہ جی, سوال بتائیے. جی میرے دو مسائل ہیں, ایک تو یہ کہ مجھے ناخنوں میں فنگس ہے, ہاتھ میں بھی اور پاؤں میں بھی. اچھے سے اسی ڈاکٹر سے میڈیسن لے کے کھا رہی ہوں, کب دن بہت تو فرق پڑ جاتا ہے فنگس کا, لیکن بعد میں پھر ویسے ہو جاتے ہیں. اچھا, اس کا مجھے پلیز بتائیے گا اور آہستہ آہستہ بتائیے گا ٹیسٹ کر کے. اور دوسرا مسئلہ یہ ہے کہ میرے جسم میں نا ریڈ سیل اور وائٹ سیل کی کمی ہے, جن کی جسم میرا جگہ جیسے پھڑکتا رہتا ہے, کبھی کہیں وائبریشن شروع ہو جاتی ہے, کبھی کہیں جگہ وائبریشن شروع ہو جاتی ہے, پوری باڈی میں ایسے ہو رہا ہے. آپ کے یہ میں نے آئرن کے ڈرپس بھی لگوائی ہیں. اچھا, لیکن پھر تین چار مہینے تک میں صحیح رہی ہوں, لیکن بعد میں پھر وہی شروع ہو گیا میرا سلسلہ. اچھا چلے ٹھیک ہے جناب. ہاں پاس ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. حکیم صاحب کیا حال ہے؟ ٹھیک ہے جی الحمدللہ. کون صاحب کہاں سے؟ حکیم صاحب میں سعید بات کر رہا ہوں میرپور سے. جی سعید فرمائیے. حکیم صاحب مجھے الرجی پرابلم ہے, تو وہ خارش ہوتی ہے جسم پہ, دوسرا میرے سر کے بال بہت زیادہ گر رہے ہیں. اچھا جی, تو اس کے لیے کوئی حکیم صاحب میں ویسے آپ سے بات کرنا چاہتا ہوں, آپ کا جو نمبر آتا ہے تو اس میں نے ایک دو بار کال کیا لیکن بات نہیں تھی, اس ٹائم کال کروں اگر آپ سے بات ہو جائے تو. پانچ بجے سے نو بجے کے درمیان. پانچ بجے نو بجے, چلو اس بات میں بتا دینا کہ مجھے سارے جسم پہ نا خارش ہوتی ہے, بعض سال مجھے دانے بھی نکل آتے ہیں سر میں اور مطلب چہرے پر, تو اس میں تھوڑی رہنمائی کر دیں. چلیں ٹھیک ہے جی. ہمارے پاس وہاڑی سے افضل صاحب کی کال ہے. جی السلام علیکم. وعلیکم السلام. حکیم صاحب افضل احمد وہاڑی سے بول رہا ہوں, 35 سال ہے جی میری. جی سر مجھے دائمی نزلہ زکام ہے, چہرہ بھی گرتا رہتا ہے گلے پہ. اچھا اچھا. تو سر پہلے آپ نے ایک دو دفعہ میں کافی ٹرائی کی لیکن کال مل نہیں سکی, آج مجھے تقریباً 15-20 دن ہو گئے آپ کا ٹرائی کر رہا ہوں. اچھا اچھا اچھا. تو سر سلی سے سر مجھے وہ نسخہ لکھوا دیجیے گا دائمی نزلہ زکام کا. چلیں ٹھیک ہے صاحب, بہت شکریہ آپ کی کال کا. ہمارے پاس جو اس وقت تک کی سوالات ہیں اس میں سمینہ صاحبہ نے سب سے پہلی چیز بتائی کہ ان کے ناخنوں کا مسئلہ ہے, آپ کیلشیم کی انٹیک لیجئے, دودھ جو ہے اسے اس طرح لیں کہ جو کھلا دودھ آتا ہے اس کو تقریباً ایک گلاس دودھ کو اتنا ابالیے کہ وہ آدھا گلاس رہ جائے, اتنا زیادہ پکائیے, اور اس کے بعد اسے جو ہے آپ صبح کے وقت ناشتے میں اور رات کو سونے سے پہلے اس کو اسی طریقے سے جیسے میں نے بتایا لیجئے, اس سے بہت فرق پڑے گا. کیسٹر آئل, ارنڈی کا تیل, ارنڈی کا تیل جو ہے ہر میڈیکل اسٹور میں مل جاتا ہے کیسٹر آئل کے نام سے, تو اسے آپ لے لیجئے اور روئی سے لے کے جیسے اچھا خاصا یہ ناخون ہے نا, تو اس ناخون پہ باندھ کے اوپر کوئی دھاگا باندھ دیجیے, ٹیپ باندھ دیجیے, اور وہ روئی کے اندر پورا کیسٹر آئل ہو اور اوپر سے بھی کیسٹر آئل ڈال دیں. یہ آپ صرف ایک دو ہفتے کریں گے, ناخون ٹوٹنا بھی بند ہو جاتے ہیں اور ناخون کی افزائش کے لیے یہ بہت اچھا ہے اور ناخون کے گرو کرنے کے لیے بھی یہ بہت عمدہ چیز ہے. دوسرا آپ نے سوال کیا تھا کیا, آئرن, آئرن کے بارے میں آپ نے کہا تھا کہ آئرن کی کمی یا کوئی وائٹ سیل بلڈ سیل کا وہ چکر تھا ریڈ سیل کا. زرش کا بہت عمدہ چیز ہے کہ انار آج کل آ رہے ہیں, انار کا جوس جو ہے وہ لے لیجئے, تقریباً ایک گلاس انار کا جوس لے لیجئے اور اس میں رات کو جو ہے دو چٹکی اجوائن اور زرش جو ہے تقریباً آدھا ٹی اسپون جو ہے رات کو اس میں انار کے جوس میں ڈال کے فریج میں رکھیے, باہر مت رکھیے, کوئی کیڑا جا سکتا ہے, فریج میں رکھ دیجئے اور صبح ناشتے کا حصہ بنا لیجئے, وہ بچہ ہو یا بڑا وہ کھائے تو یہ اس میں یہ ہے کہ نظام ہاضمہ صحیح ہوتا ہے, جگر صحیح ہوتا ہے اور زرش سے جو ہے خون بڑھتا ہے, تو یہ آپ چیز کیجئے, اس سے آپ کا جو ہے یہ مسئلہ حل ہو جائے گا. ہاں پاس ایک کالر ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی حکیم صاحب میں مسز لطیف بول رہی ہوں لاہور سے. جی فرمائیے. حکیم صاحب وہ سوانجنے کے پتوں کے بارے میں آپ نے کہوا بتایا تھا, وہ اس سے وزن بھی کم ہوتا ہے اور پیٹ بھی کم ہوگا, اور کس طرح بنے گا وہ بتا دیں. سوانجنے کا آپ کے پاس درخت ہے تو اس کے صرف پتیاں لے لیجیے اور اسے اچھی طرح سے نمک کے پانی میں دھو لیں اور اس کے پتیاں جو ہے تقریباً 50 گرام کے قریب دو گلاس پانی میں اتنا پکائیے کہ وہ آدھا رہ جائے اور اسے آپ جو ہے پی لیجیے, اس سے انشاءاللہ کافی بہتری آئے گی. ठीक है जनाब, हाँ बस एक और कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। सादिया साहिबा मीरपुर से, इन्होंने बताया कि सईद साहब हैं, सईद साहब मीरपुर से, इन्होंने बताया कि इनके ख़ारिश का मसला बहुत पुराना है। इसके लिए आप दो चीज़ें ले लें, उन्नाप के तकरीबन 9 दाने ले लीजिए और पनीर बूटी के 9 दाने ले लीजिए। इन दोनों को रात को पानी में भिगा दीजिए और सुबह इसको थोड़ा सा जोश देके, हल्का सा, ज़्यादा जोश देंगे तो ये कड़वा हो जाएगा, सुबह के वक्त ले लीजिए उन्नाप और पनीर बूटी। ये आप पानी रोज़ाना कम अज़ कम 40 दिन तक के सुबह पीजिए, इससे ख़ारिश का मसला और खून को साफ़ करने के लिए जो भी चाहे ब्लड प्योरीफायरिंग मेडिसन है ये दोनों को आप इस्तेमाल कर सकते हैं। और दूसरा आपने कहा कि आपके बालों का भी मसला है, मुझे पानी असल में, तो बालों के लिए जो सबसे अच्छी चीज़ है वो ये है कि आप आंवला जो है, आंवला का तेल घर पे बना लीजिए। आजकल ताज़ा आंवला भी आ रहे हैं, उसका तरीका ये है कि आंवले को कूट लीजिए और उसका जो जूस निकलता है उसे तेल में मिलाकर जो है वो आप जो है सर पे लगाइए तो इससे काफ़ी बेहतरी आ जाएगी। सईद साहब मीरपुर से थे। इसी तरीके से हमारे पास विहाड़ी से अफजल साहब थे, इन्होंने बताया कि इनको दाइमी नज़ला है और कोई, उन्होंने कहा कि बड़ा ठहर ठहर के, विहाड़ी से अफजल साहब इन्होंने बताया कि दायमी नज़ला है और इसके लिए जो सबसे अच्छी चीज़ है वो ये है कि आप जो भुने हुए चने होते हैं, चने ले लीजिए, तकरीबन आधा किलो चने ले लीजिए और दखनी मिर्च जो है ये आप तकरीबन 100 ग्राम ले लीजिए, मिस्री जो है 100 ग्राम ले लीजिए, इन तीनों चीज़ों को मिला लीजिए। और ये बिल्कुल हतमी नुस्खा है कि सुबह सूरज निकलने से पहले जो है आप 1 टेबल स्पून ये पानी के साथ पी लीजिए तो इससे इंशाल्लाह ताला आहिस्ता आहिस्ता नज़ला गिरने लग, गले से जो नज़ला होता है वो बेहतर हो जाता है और ज़ुकाम के लिए भी बहुत उम्दा चीज़ है। ये तो बड़े आसान नुस्खा है। उसके बाद कलौंजी का तेल जो है इस सिलसिले में बहुत उम्दा चीज़ है कि बताशा ले लें, बताशा जो मीठा होता है, अगर नहीं मिले तो आधा चमचा चीनी ले लीजिए, उसमें 2 कतरे सिर्फ कलौंजी का तेल डालिए और उसके बाद उसको इसी तरीके से लेके ऊपर चाय या गर्म पानी पी लीजिए। ये भी पुराने नज़ले के लिए बेहतरीन चीज़ है। बरगे बनफ्शा और गुले बनफ्शा, ये तीसरा बता रहा हूँ कि इसका भी आपको इस्तेमाल करें, वो लोग जो इस्लामाबाद, लाहौर, जो पोलन एलर्जी वाले जो पेशेंट हैं उनके लिए भी बता रहा हूँ। और उन लोगों को नज़ला जो कि दायमी हो चुका है उसके लिए बरगे बनफ्शा और गुले बनफ्शा बेहतरीन चीज़ है कि आप इन दोनों चीज़ों को हम वज़न ले लीजिए और इसका जो शानदा बना के सुबह शाम आप लीजिए और इसमें चीनी के बजाय गुड़ डालिए। गुड़ जो है इसका बड़ा खासा है कि ये गुड़ जो है वो रेशे को कम करता है और जो बलगम अमूमन जो सांस की नाली में आ जाता है, लो लंग्स के अंदर जो इन्फेक्शन हो जाता है उसके लिए बेहतरीन चीज़ है। आप इस जोशांदे के साथ गुड़ लीजिए। हमारे पास एक कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम जी। वालेकुम सलाम। कौन साहिबा कहाँ से? मैं पिंडी से बात कर रही हूँ। आप टीवी की आवाज भी बंद कीजिए, जरा आवाज नहीं आ रही। पिंडी से कौन सा? मैं पिंडी से बात कर रही हूँ। जी जी। तो सर मेरा और वो रात को सोते हुए पेशाब साबित है। चले ठीक है, ठीक है जनाब, बहुत शुक्रिया आपकी कॉल का। हमारे पास कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। कौन साहब कहाँ से? सरदार अकरम बोल रहा हूँ रंतनी से। जी सवाल बताइए। सर मेरे असल में मैदे में कोई, अब मैदे में मेरे आगे जो है ना ये पसली और ज्वाइंट रिप्स के दरमियान में एक गिल्टी सी बनी हुई है। ठीक। ये काफी हार्ड हो गई है, इसकी वजह से मुझे प्रॉब्लम्स है। टेस्ट करवाता हूँ तो कोई रिपोर्ट सारी ठीक आती है, लेकिन मुझे हर वक्त जिस्म में दर्द रहता है। और शुगर भी चेक कराए, कुछ भी नहीं है, वो भी ठीक है। अच्छा, विटामिन डी थ्री की वो कहते हैं जी आपको वो है अपनी डेफिशिएंसी और कोलेस्ट्रॉल लेवल थोड़ा हाई है। अच्छा अच्छा, तो ये आपके जो पेट का जो हिस्सा है वो बिल्कुल मेदे के मुंह के करीब ना पस इस जगह पे होगी, इस जगह पे या इस जगह पे गिल्टी जो है ये दरमियान में जो ये जॉइंट दोनों के अच्छा, दरमियान में अच्छा ये इस जगह पे है। चले ठीक है, इसको मेदा के करीब है इसको इंशाल्लाह। हमारे पास एक कॉलर और उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम सलाम सर, क्या हाल है? खैरियत शुक्र है। कौन सा आप कहां? सलाम शायद जिला राजनपुर से बात कर रहा हूँ सर। जी फरमाएं, सवाल बताइए। मैं शुगर का पेशेंट हूँ, तकरीबन 10 साल हो गए हैं सर। मेरी शादी हुई, अभी बच्चे पैदा नहीं हो रहे, वो कहते हैं कि वो स्पर्म वीक है। ठीक, तो शुगर के लिए आप क्या ले रहे हैं? शुगर के लिए इंसुलिन ले रहे हैं, दवाएं ले रहे हैं? मैं इंसुलिन ले रहा हूँ सर। अच्छा, इंसुलिन सर 2 टाइम। चलें ठीक है, आपको जवाब देते हैं। वहाँ पास एक कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन साहिबा कहाँ से? मेरे जो जोड़ नहीं है, हाथों के जो जोड़ होते हैं। जी जी, के अंदर ना बहुत तकलीफ है मेरे, और ना मुझे सर में ना चक्कर बड़े आ रहे हैं। अच्छा अच्छा, आप कौन साहिबा कहाँ से बोल रही है? तारुफ नहीं करवाया आपने जी। आप कहाँ से बोल रही है, कौन बोल रही है? मैं सरगोधा से। सरगोधा, नाम आपका? मेरा नाम शाहजा है। ठीक है जनाब, आपको जवाब देते हैं, बहुत शुक्रिया आपकी कॉल। अच्छी सी दवाई बता दे, मैंने बड़ा इलाज कराया, 7-8 माह से हो रहे हैं, और ना मेरे बच्चे भी आपके सामने, ना बच्चे मेरे छोटे छोटे से, इतनी एज भी नहीं है, 33 साल मेरी उम्र है। अच्छा ठीक है जनाब। अस्सलाम वालेकुम, कौन साहब? अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहब कहाँ से? सर मैं राजनपुर से बोल रहा हूँ, मोहम्मद अतर जी। सवाल बताइए। सवाल ये मेरा ये है कि मुझे जो है ना सांस की बड़ी तकलीफ होती है, सांस लेने में। ठीक, काफी दिनों से जो है ना मुझे अटैक भी हुआ था, इलाज उसका चल रहा है मेरा। अच्छा अच्छा अच्छा, तो उसके बारे में मालूम करना था। सोते सोते मेरी सांस प्रॉब्लम हो जाती है, बैठे बैठे सांस में प्रॉब्लम हो जाती है। अच्छा अच्छा अच्छा, चलिए ठीक है जनाब, आपको बताते हैं, बहुत शुक्रिया। हम आपस एक कॉलर और उनसे ही बात कर लेते हैं जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। फरहान साहब कराची से आप बोल रहे हैं, सवाल बताइए। वालिद साहब का पेट बड़ा हुआ है, उसकी वजह से सांस भी फूल जाता है। वालिद साहब की उम्र कितनी है? वालिद साहब की उम्र कितनी है? उम्र कितनी, मैंने ये अर्ज किया, वालिद साहब की पेट बढ़ा हुआ है, मैंने ये पूछा है कि उम्र कितनी है शुगर के अलावा? 65 है। अच्छा, कुछ जिगर का मामला तो नहीं है? जिगर के कोई वारिस तो नहीं है इनको? मुभम सी जब बात होती है तो मुझे जवाब देने में भी मुश्किल होती है। हमारे पास एक कॉलर है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिब है, कहाँ से? हम शेखपुरा से बोल रहे हैं जी। कौन बोल रहे हैं शेखपुरा से? नाम? असगर अब्बास। असगर अब्बास, असगर अब्बास जी, सवाल बताइए। मेरा बेटा है, 25 साल उसकी उम्र है। हाँ, तो उसको केरे का मसला है, बलगम गले में आती है जब लेटता है ना। ठीक, तो उसको बलगम का मसला है। चलें ठीक है, मैं आपको जब हाँ जी इसके बारे में कोई बता दें हमें। चलें ठीक जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन सा? हकीम साहब, नवीद बात कर रहा हूँ जी। नवीद जी फरमाइए, क्या सवाल? हकीम साहब, मुझे रात को सोते वक्त मुंह से पानी आता है और मैं लेट के सो नहीं सकता, और इसकी क्या वजह है? और दूसरा, मोटापा पेट का जो है इसको कम करने के लिए एहसान जो टीकाकार है, इसका क्या है? ठीक है जनाब, आपको जवाब देते हैं अटक से। नाज़रीन ग्रामी, आपके सवालात के जवाबात देंगे। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। अस्सलामुअलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। ہمارے آج کے پروگرام میں جو سوالات تھے ان کے جوابات دیتے ہیں. اکرام صاحب پنڈی سے, انہوں نے بتایا کہ پیٹ میں گلٹی ہے, اور اس کے علاوہ انہوں نے درد کے بارے میں بھی بتایا, لیکن پیٹ میں جو گلٹی ہے عموماً یہ ایسی ہوتی ہے, بعض تو بالکل ایسی ہوتی ہیں جس میں درد نہیں ہوتا اور بعض ایسی ہوتی ہے جس میں درد ہوتا ہے. اس میں عموماً اس جگہ پہ جو گلٹی ہوتی ہے وہ پرانے میدے کے نظام کی خرابی کی وجہ سے یہ ہو جاتی ہے گلٹی. اگر آپ اپنا فم میدہ کا یا بادی گیس کا علاج کرائیں گے تو یہ گلٹی کم بھی ہو سکتی ہے, لیکن اس کے لیے پیاز بہت عمدہ چیز ہے کہ پیاز کا پرت جو اوپر کا ہوتا ہے اس کو تھوڑا سا توے میں ہلکا سا سینک کے اور اس میں سرسوں کا تیل جو ہے وہ آپ لگا کے اس جگہ پہ رکھ کے باندھیں, اور ناف کا جو حصہ ہے ناف کے حصے میں سرسوں کا تیل خالص اگر آپ کو مل جائے تو لیٹ جائیے, اور ناف کا جو حصہ ہے اس جگہ پہ تیل ڈال دیں سرسوں کا. تو یہ عموماً جو پیٹ کے امراض کے لیے بہترین علاج ہے کہ آپ ناف میں جو ہے سرسوں کا تیل ڈالیے. درد کے لیے کیونکہ آپ نے کلیئر نہیں کیا مجھے کہاں درد ہے, لیکن یہ پیٹ کا میں نے آپ کو بتا دیا. شاہد صاحب راجن پور سے, انہوں نے بتایا کہ ان کو شوگر ہے اور ان کو شادی کو 10 سال ہو گئے, انفرٹیلیٹی کا مسئلہ ہے. اور دیکھیں انفرٹیلیٹی کے لیے سب سے پہلی اور بنیادی بات یہ ہے کہ آپ چونکہ شوگر پیشنٹ ہیں اور دن میں 2 مرتبہ آپ انسولین بھی لے رہے ہیں دوائیں بھی لے رہے ہیں, تو یہ جو شوگر کے پیشنٹ ہوتے ہیں ان کے ساتھ یہ عموماً مسئلہ رہتا ہے. لیکن ایسا نہیں ہے, شوگر کے 65 سال کے لوگ ہوتے ہیں, مرد ہوتے ہیں جن کے اولاد بھی ہوتی ہے, تمام چیزیں صحیح ہوتی ہیں. اس کے لیے آپ اپنی رپورٹ وغیرہ جو ہے مجھے واٹس ایپ کر دیجئے, میرا اس سیگمنٹ میں آخر میں آپ دیکھیں گے میرا نمبر آئے گا, تو پھر وہاں سے آپ واٹس ایپ کیجئے اپنی جو اس کی رپورٹ ہے وہ آپ مجھے سیمن انالائزس کی رپورٹ وہ کیجئے, پھر اس پہ اگر کچھ ہو سکتا ہے. لیکن ابھی اسٹل جو آپ شوگر کا علاج کر رہے ہیں اس کو کیری آن کیجئے. سرگودا سے ایک صاحب ہیں, انہوں نے فون کیا کہ ان کے جوڑوں میں بڑا درد ہے, اور اس کے لیے آپ ایک نسخہ لکھ لیجئے اسپن سوختی آپ کو لینا ہے. تقریباً 100 گرام ازگن ناگوری جو ہے یہ 100 گرام اور بدھاوا 100 گرام آپ کو لینا ہے, اور اس کے بعد یہ تینوں چیزیں 100 گرام لینے کے بعد آکر کرہا 25 گرام لینا ہے, اور چاروں چیزوں کو اچھی طریقے سے پسوا لیجیے, اور پسوانے کے بعد پھر اسے آپ صبح اور شام 5-5 گرام آپ لیجیے, اس سے کافی بہتر آ جائے گی. راجن پور سے محمد اظہر صاحب, انہوں نے بتایا کہ ان کو ہارٹ کا مسئلہ بھی ہے اور ابھی فی الحال ان کو دمے کا مسئلہ ہے, اور اس کے لیے آپ سب سے پہلی چیز یہ کریں کہ منقہ بہت اچھی چیز ہے کہ منقہ آپ لیں, اور منقے کو تقریباً 11 دانے جو ہے رات کو سونے سے پہلے پانی میں اچھی طریقے سے بوائل کر کے اور وہ اس کا پانی بھی پی لیجئے اور منقہ بھی کھا لیجئے. اور جیسے ہمارا آج کا پروگرام یخنی کے اوپر ہے, میں نے پروگرام کے شروع میں عرض کیا تھا کہ دمے کے مریضوں کے لیے یخنی بہت عمدہ ہے. عموماً ابھی میرے کیمرامین میں سے سوال کیا کہ وہ یخنی کیا بلڈ پریشر والے پی سکتے ہیں شوگر والے پی سکتے ہیں؟ بالکل شوگر والے بھی پی سکتے ہیں اور بلڈ پریشر والے بھی پی سکتے ہیں. تو آپ کو دما جو ہے اگر دل کی عارضہ بھی ہے آپ کو تو آپ دیسی مرغی کی یخنی جو ہے ضرور پیجیے, اس میں کوئی ایسی چیز نہیں ہوتی جو آپ کو نقصان دے. اور اس میں جیسے میں نے عرض کیا کہ دیسی مرغی کے پنجے جو ہوتے ہیں اس کا سوپ پیجیے, دمے کا علاج ہے تو وہ بھی استعمال کیجیے. کراچی سے فرحان صاحب نے اپنے والد کے بارے میں میرے سے بتایا کہ ان کا پیٹ بڑھا ہوا ہے, اور پیٹ بڑھنے کی کئی وجوہات ہوتی ہیں, انہوں نے سوال کے پورے جوابات نہیں دے سکے. میں نے جگر کے متعلق کہا تھا, آپ یہ ہے کہ اگر پیٹ بڑھا ہوا ہے اور جگر کا مسئلہ ہے تو فوری طور پہ آپ اس کے LFTs وغیرہ کروائیے, اور اگر فرض کریں کہ استسقائے لحمی کے اندر ایسا ہوتا ہے کہ عموماً جو جسے ہم ایڈیما کہتے ہیں وہ ہو جاتا ہے, اس کی وجہ سے پیٹ میں پانی آ جاتا ہے, تو یہ بڑی سیریس والی بات ہے. تو ابھی فی الحال آپ جو ہے ایسا کیجئے کہ ان کو ادرک جو ہوتی ہے ادرک کی چائے بنا کے دیجئے, اور پیٹ جو ایک دم سے بڑھ گیا ہے اس کے لیے بھی یہ ہے کہ آپ جو سونٹ ہوتی ہے پسی ہوئی ادرک جو ہوتی ہے پسی ہوئی ادرک آپ لے لیجئے, اور اس کو پانی میں گھول کے اس کا لیپ جو ہے پیٹ کے اوپر لگا کے کوئی کپڑا باندھ لیجئے تو اس سے کافی جو ہے فرق پڑ جاتا ہے. ہمارے پاس ایک کالر, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ یاسمین اختر اسلام آباد سے بات کر رہی ہوں. جی سوال بتائیے. मुझे एलर्जी दमा है 4 साल से। अच्छा, पोलन एलर्जी तो नहीं है आपको इस्लामाबाद में, क्योंकि पोलन एलर्जी भी होती है। नहीं, पोलन नहीं है, वैसे जब से हुई है तो सर्दी गर्मी एलर्जी रहती ही है। अच्छा, उम्र कितनी है आपकी? उम्र मेरी 40 साल। चलें ठीक है यास्मीन साहबा, इस्लामाबाद मैं जो है आता भी हूँ 11 नवंबर को इंशाल्लाह, अगले से अगले इतवार आऊँगा, तो आप इस नंबर पे कांटेक्ट करके मुझसे मिल भी लीजिएगा। हमारे पास और कॉलर हैं। अच्छा, शेखुपुरा से हमारे पास एक कॉल थी असगर अब्बास साहब के, इन्होंने भी हमको ये बताया कि इनके चूँकि मौसम ऐसा हो रहा है, नज़ला ज़ुकाम है और गले के रास्ते इनका कीड़ा जो है बहुत गिरता है, तो इसके लिए जो लहू के कता जो है वो लहू के कता के नाम से जो एक मिलती है माजून, ये आप ले लें। माजून लहू के ये लहू होता है लहू के कता, लहू के कता जो है सुबह शाम एक एक चम्मच लीजिए। और इसी तरीके से आपको जो मैंने चने वाला नुस्खा बताया कि चने और दखनी में 100 ग्राम, एक पाउच के करीब 250 ग्राम चने हैं इसमें और 50 ग्राम जो है दखनी मिर्चे और मिश्री इसमें 100 ग्राम मिला के ये पाउडर इनको सुबह शाम दीजिए। और इसी तरीके से इनको जो है सौंफ का पानी, यानी कि एक चमचा सौंफ ले लें, उसको पानी में उबाल के और उससे जो है गरारे करें, यानी कि उससे गरारे कीजिए, इससे इंशाल्लाह काफ़ी बेहतर हो जाएगा। इसी तरीके से हमारे पास जो कॉलर है, कॉल भी मेरे ख्याल है पूरी हो गई है। नवेद साहब अटक से, इन्होंने बताया कि इनका मेदे का मसला है, रात को सोते हैं तो इनके मुंह से जो है पानी आता है, तो इसलिए इसके लिए क्या करना है, इसके लिए यही करना है कि अनारदाना सूखा 50 ग्राम, सूखा आलू बुखारा 50 ग्राम और इमली जो है 50 ग्राम, तीनों को पानी में अच्छी तरीके से उबाल लीजिए और इन सब को संभाल के फ्रिज में रखें और इसे सुबह शाम जो है आधी आधी प्याली आप पीजिए, इससे आपका मैदे का और जिगर का निज़ाम सही होगा। अमूमन कहते हैं कि साहब ये पेट में कीड़े भी हो जाते हैं या वॉर्म्स की भी कई अकसाम होती हैं उसकी वजह से है, लेकिन आपका मामला जो है वो ज़्यादातर मुझे मैदे की ख़राबी की वजह से लग रहा है, तो इसको आप इस्तेमाल कीजिए। वहाँ पास एक कॉलर है। जी अस्सलामुअलैकुम। जी अस्सलामुअलैकुम। वालेकुम अस्सलाम। जी कौन साहब कहाँ से? अस्सलाम वालेकुम, मैं इजाज़ बात कर रहा हूँ रावलपिंडी से। जी इजाज़ साहब। जी अड़ियों के बुखार के बारे में पता करना था, मेरी बच्ची को किसी ने बताया है कि आपको अड़ियों का बुखार है। अच्छा, उम्र कितनी? बात कर रहा हूँ रावलपिंडी से। उम्र कितनी है इनकी? उम्र तकरीबन 23-24 साल तक है बच्ची। अच्छा अच्छा, चले ठीक है जनाब, हमारे पास एक कॉलर और है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? जी मैं रफिया सरगोधा से बोल रही हूँ। जी जी सरगोधा से बोल रही हूँ। सवाल सवाल बताइए। जी मेरे बेटा, उसकी उम्र है 30 साल। अच्छा, उसको जुकाम लगा रहता है हर वक्त, एलर्जी हर वक्त, छींके गले में खराश, कभी कभी तो नाक में से खून भी आने लग जाता है। अच्छा, डॉक्टरों को भी बड़ा दिखाया है तो कोई अफाका नहीं हो रहा। चले ठीक है जनाब, बहुत शुक्रिया आपके कॉल का। यास्मीन अख्तर साहिबा का हमारे पास कॉल थी, इन्होंने बताया कि इनको एलर्जी, आज एलर्जी की चूंकि मौसम तब्दील हो रहा है और पंजाब में चूंकि सर्दी आ ही गई है तकरीबन, तो वो इसी किस्म के सवालात हैं, तो इसमें भी इन्होंने दमा और एलर्जी का बताया। इसके लिए जो मैंने जो चीज़ बताई है और उसका बाकायदा मैंने मतब में फ़ायदा भी लिया है, वो बनफशा है, बनफशा गुले बनफशा और बरगे बनफशा, दो चीज़ें आप जो है इनको पानी में उबाल कर छान कर लीजिए और इसी तरीके से आखिर में इसमें गुड़ भी डाल दें, गुड़ बहुत अमदा चीज़ है। और वो अफराद जो कि ठंडे इलाकों में रहते हैं, जैसे इस्लामाबाद से कॉल आ रही है पिंडी से, वो ये कि रात को सोने से पहले एक काढ़ा जो है वो बनाना होता है, उसमें 4 लौंगे आपको ज़रा सा आधा चमचा मक्खन ले लें, उसमें 4 लौंगे डाल दीजिए, उसका तड़का हो जाए तो उसके बाद उसमें सूजी जो होती है सूजी डाल के उसको भूनिए और उसमें 1 गिलास पानी और गुड़ डाल दें और उसके बाद वो अच्छी तरीके से वो पक जाए तो उसको हल्का ठंडा नीम गरम रात को बिल्कुल आखिर में बेड टाइम पे जो होता है यानी कि सोने से पहले जो है वो आप पी लिया कीजिए। आप सिर्फ हफ्ते में एक दफ़ा लाजमी कीजिए और ये काढ़ा वो अफराद जो कि ठंडे इलाकों में रहते हैं, जिनको कीड़े का मसला है, जिनको नज़ले का मसला है, खशूनत रहती है गले में, उनके लिए ये बड़ी उम्दा चीज़ है कि ये आप काढ़ा जो है, इसको दोबारा मैं बता देता हूँ कि 4 लौंगों को मक्खन में डाल के और उसके बाद 1 टेबल स्पून उसमें सूजी डाल दें और उसके बाद इसमें गुड़ डाल के 1 गिलास पानी डाल दीजिए और जब अच्छी तरीके से ये सूजी गल जाए तो वो आप 1 प्याली के करीब रात को सोने से पहले जो है ये आप ले लें। इससे हर किस्म के नज़ला ज़ुकाम और एलर्जीज के लिए जो है ये बेहतरीन रहता है। इसी तरीके से हमारे पास एजाज साहब का टेलीफोन था, इन्होंने बताया कि रावलपिंडी से था कि 25 साल की बच्ची है और बताया गया है कि इसको अंदरूनी बुखार है, ESR इसका करवाइए, जो CP and ESR का जो टेस्ट जो है वो आप करवाइए और उसका फैसला करेंगे कि इसको हड्डियों का बुखार है या नहीं। कई ऐसे टेस्ट होते हैं, CP and ESR करवा के आप रखिए, या तो मुझे मेरे नंबर आएंगे उस पर व्हाट्सएप कर दीजिए, या फिर जो है वो आप इसको इसमें व्हाट्सएप कर दें, या फिर इंशाल्लाह ताला 11 नवंबर को मैं इस्लामाबाद बैठूंगा तो वो आप इस नंबरों से कांटेक्ट करके कंफर्म कर सकते हैं। 11 नवंबर इतवार। सरगोधा से हमारे पास एक कॉल है, इन्होंने बताया कि इनका बेटा 30 साल का, ये भी इन्होंने यही बताया कि ज़ुकाम और एलर्जी है। चूँकि हमारा आज का प्रोग्राम जो है देसी मुर्गी की यखनी के ऊपर था, देखिए इस प्रोग्राम का मकसद क्या था कि हिकमत ये थी कि आप लोगों को बताया जाए कि तेज़ी से मौसम तब्दील हो रहा है, पूरे पाकिस्तान के अंदर सर्दी आ रही है, कराची में भी अब मैंने देखा फजर के बाद निकलो तो हल्की सी चादर की ज़रूरत महसूस होती है, लेकिन पंजाब में बहुत है। तो वो आप देसी मुर्गी की यखनी जो है वो आप इस्तेमाल करें, आप लोगों के पास तो देसी मुर्गी की कमी नहीं है, चूज़ा हो वो भी चलेगा और बड़ी मुर्गी भी हो तो वो भी चलेगी, उसका सूप जो है इन तमाम चीज़ों को तदारुक करता है कि ज़ुकाम, नज़ला, खशूनत, गले में दर्द, इन तमाम चीज़ों को जो है आप यखनी का इस्तेमाल कीजिए। और जो चने मैंने बताए हैं, चने भी इस मौसम के अंदर बहुत अच्छी चीज़ें और एलर्जी, और इसके लिए सबसे अच्छी चीज़ जो कि लंदन और अमेरिका तक के लोगों ने इससे फ़ायदा उठाया वो बनफ्शा का जोशंदा है कि बर्ग बनफ्शा और गुले बनफ्शा दोनों को हम वज़न लेके पानी में बॉयल कीजिए और इसमें जो है थोड़ा सा गुड़ डाल के ये जोशंदा पियेंगे तो आपके हर किस्म की एलर्जी, ख़ास तौर पर पूनन एलर्जी जो है होती है वो बेहतर हो जाती है। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, इंशाल्लाह ताला आज ही के मौजू पे कल फिर सहर हासिल गुफ्तगू करेंगे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम वरहमतुल्लाह।